बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल दुःख पीडाहरूलाई ओठमै अल्झाएर दुःख पीडाहरूलाई ओठमै अल्झाएर म हाँसिरहेकी हुन्छु हमेसा मुस्कुराएर भाइ बाखै भन्छ आमा ढाँटिरहनुहुन्छ भाइ बाखै भन्छ आमा ढाँटिरहनुहुन्छ ती पर आकाशका ताराहरू देखाएर म हाँसिरहेकी हुन्छु हमेसा मुस्कुराएर बुझिन खै के सन्देश छाडेर गयो बुझिन खै के सन्देश छाडेर गयो एका बिहानै काँगनमा कौवा आएर एका बिहानै आँगनमा कौवा आएर म हाँसिरहेकी हुन्छु हमेसा मुस्कुराएर समयले जिन्दगीको परीक्षा लिइरहेछ समयले जिन्दगीको परीक्षा लिइरहेछ थोरै पल हँसाएर धेरै रुवाएर म हाँसिरहेकी हुन्छु हमेसा मुस्कुराएर तिम्रै तस्विर देखिन्छ हरेक पानाहरूमा तिम्रै तस्विर देखिन्छ हरेक पानाहरूमा जब बस्छु यादहरूको एल्बम पल्टाएर दुःख पीडाहरूलाई ओठमै अल्झाएर म हाँसिरहेकी हुन्छु हमेसा मुस्कुराएर कैलाली टिकापुर बस्नुहुने कविता जोशीको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा म जसको गजल मैले सुरुवातमा वाचन गरेँ कविता जोशी उहाँका साथमा आएको छु। आजको बुलबुलमा उहाँको गजल र उहाँसँगको कुराकानी विशेष गरी कैलाली टिकापुरतिरको गजलको हालखबर पनि ल्याउँछौँ बुलबुल मार्फत। उहाँको परिचय गराउनु पर्दा सुदूरपश्चिम गजल मञ्चकी कोषाध्यक्ष पनि हुनुहुन्छ र गजल लेख्नुहुन्छ। आज काठमाडौँ आएको मौकामा बुलबुलले भेटेको छ र कविता जोशीलाई प्रस्तुत गर्दैछ। कविताजी स्वागत छ हाम्रो कार्यक्रममा। हजुर एकदमै धन्यवाद। गजलमा लाग्नुभएको कति भयो? भयो 6-7 वर्ष भन्नुपर्छ लेखनीका हिसाबले। हजुर प्लस टू पढ्दा नै मैले लेख्न सुरु गरेको पढ्दाखेरिदेखि नै। अनि गजलको प्रचार प्रसारमा पनि लाग्नु भएको रहेछ अलिअलि अब आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ कि अलिकति भनेर। लेख्नु र प्रचार प्रसार गर्नुमा कति फरक हुन्छ? हुन त दुवै गाह्रो पनि छ सजिलो पनि छ भन्नुपर्छ। लेख्न चाहिँ जे होस् आफूसँग मात्र सीमित पनि हुन्छ कहिलेकाहीँ, तर प्रचार प्रसार भनेको एउटा सामाजिक लेभलमा उत्तरदायित्व भएर जुन एउटा उत्तरदायित्व हुन्छ त्यो चाहिँ निर्वाह गर्नुपर्ने हुनाले लेखनी भन्दा चाहिँ प्रसार प्रसार गर्नु चाहिँ अलिक गाह्रो कुरा नै हो। अनि प्रचार गरेपछि चाहिँ के त्यसमा पनि आफूलाई के पाइन्छ? मतलब लेख्दाखेरि चाहिँ हुन्छ नि मेरो गजलहरूले सुने भन्ने हुन्छ, प्रचार गर्ने प्रचारकले के पाउँछ? पक्कै पनि धेरै कुरा पाउँछ। जुन एउटा परिचय हुन्छ त्यो परिचय चाहिँ स्थापित हुन गजलमा गरेको जुन प्रचार प्रसारले चाहिँ एकदमै हामीलाई गजल क्षेत्रमा स्थापित हुन चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। गजल तयार गर्नुभएको छ, एउटा गजल सुनाउँदा तपाईँको गजल वाचनबाट चाहिँ कुरानी सुरु गरौँ, कुराकानीको क्रम रहन्छ। पहिला हामी कविता जोशीको गजल सुन्छौँ। हजुर हुन्छ, मेरो पहिलो गजल बुलबुलका लागि। यहाँ कसैको चेहरामा चमक भेटिँदैन, समान छ वास्तविकता फरक भेटिँदैन। यहाँ कसैको चेहरामा चमक भेटिँदैन, समान छ वास्तविकता फरक भेटिँदैन। किन आयो ए दसैँ तिहारहरू हो, किन आयो ए दसैँ तिहारहरू हो, मेरो बस्तीमा तिम्रो रौनक भेटिँदैन। समान छ वास्तविकता फरक भेटिँदैन, म छोरी भएकीले आमा भनिरहनुहुन्छ, म छोरी भएकीले आमा भनिरहनुहुन्छ, छोरा सरहतलाई हक भेटिँदैन। समान छ वास्तविकता फरक भेटिँदैन, समयका अध्यायहरू पल्टाएर कति खोजौँ, समयका अध्यायहरू पल्टाएर कति खोजौँ, जिन्दगीको अर्थ दिने पुस्तक भेटिँदैन। समान छ वास्तविकता फरक भेटिँदैन, जसलाई हेरेर तिमी युगौ बिताउँछु भन्छौ, जसलाई हेरेर तिमी युगौं बिताउँछु भन्छौ उसले तिमीलाई हेरेको एक पलक भेटिँदैन। समान छ वास्तविकता फरक भेटिँदैन, यहाँ कसैको चेहरामा चमक भेटिँदैन। समान छ वास्तविकता फरक भेटिँदैन, यहाँ कसैको चेहरामा चमक भेटिँदैन। समान छ वास्तविकता फरक भेटिँदैन, होइन? यो गजल सुनाउनु भयो तपाईँ, अलिक खुलेर वाचन गर्नुभयो जस्तो लागेन मलाई, कि अलि धकाइरहनु भएको छ? होइन, ठिक छ एकदमै। तपाईँ आफै फेरि सुदूरपश्चिम गजल मञ्च कि कोषाध्यक्ष हुनुहुन्छ, कार्यक्रमहरूमा मञ्चमै वाचन गर्नुहुन्छ। यहाँ त को छ र हाम्रो चाहिँ नि प्राविधिक साथी हुनुहुन्छ, उत्पादन सहयोगी सशिन्द्र गौतम अहिले, अनि तपेन्द्रजी हुनुहुन्छ। होइन, हतारमै आयो, झ्याप्पै स्टुडियोमा छिरियो, साउन्डको लेभल अलिक कम भयो होला, बिस्तारै बढ्दै जान्छ। हो, अहिले चाहिँ बढेको हो, यसरी बढाउनु होला भन्ने मैले आग्रह गरेँ तपाईँलाई। हजुर, अनि गजलको तपाईँहरूको त्यहाँ सुदूरपश्चिमको पहिला माहौल बुझाउनु, कस्तो छ तपाईँहरूको सुदूरपश्चिम गजल मञ्चको क्रियाकलापहरू बुझौँ, त्यता टिकापुर कैलालीतिर गजलका माहौलहरू कस्ता छन् त्यो बुझौँ। टिकापुर कैलालीतिरको गजलीय माहौल चाहिँ विगत केही वर्ष पहिले तातेकै थियो, बिचमा केही सेलायो र अहिले आएर चाहिँ फेरि उर्वर भूमि नै मान्नुपर्छ। तात्यो कि तात्न थाल्यो? तातिरहेछ। कति तातो भयो पहिलाको टेम्परेचर र अहिलेकोमा कति फरक छ? डिफरेन्स खासै छैन भन्नुपर्छ, हामी त्यही लेभलमा पुग्ने ट्राई चाहिँ गरिरहेछौँ। भनेको पहिला एकदमै तातेको हो? हजुर, एकदमै। कस कसका गजलहरू थिए त्यति बेला जल्दा पल्दा? श्रेष्ठ प्रिया दिदी हुनुहुन्थ्यो, एकदमै। त्यसपछि अशोक बोरा, असीम पीडा, जो आफै सुपगजल मञ्चको अध्यक्ष नै हुनुहुन्छ, उहाँहरूका पालामा चाहिँ एकदमै तातेको थियो। अहिले पनि यो युवा पुस्ताहरूलाई उहाँहरूले चाहिँ सपोर्ट गरिराख्नु भएको छ, सायद त्यही मानेमा भन्नुपर्छ, उहाँहरूले गरेको सपोर्ट नै अहिले हामीले जुन गजल क्षेत्रमा हामी लागिरहेका छौँ एकदमै महत्त्वपूर्ण योगदान चाहिँ दिइराख्नु भएको छ। अनि बिचमा चाहिँ किन सेलायो? तपाईँहरूले अध्ययन गर्नुभयो होला नि। कस्तो भने, गजल सबैले गजल लेख्नेहरूले चाहिँ गजलबाट निस्किने प्रतिफल चाहिँ सबैले हेर्दा रहेछन् एउटा कुरा त्यो भयो। अर्को कुरा के भने, सधैँ कस्तो गजलकै पछाडि लागेर समय दिन नसक्ने हुनाले जुन एउटा सामाजिक दायित्व, पारिवारिक दायित्वहरू जुन हुन्छ गजलकारहरूको, त्यो दायित्वभित्र बसेर लेख्नुपर्ने हुँदा पनि सायद उहाँहरूले त्यो बिचको पिरियडमा चाहिँ अलिकति समय दिन नसक्नु भएको हो कि भन्ने कुरा चाहिँ खड्केको हो। तर अहिले चाहिँ फेरि सबै हामी जागरूक भइरहेछौँ, कैलालीको माहौल तताएर समग्र देशकै गजलीय माहौललाई तताउने प्रयत्न चाहिँ गरिरहेका छौँ। अर्को गजल हामीलाई सुनाउन तयार गर्नुभएको छ? हजुर, म सुनाउँछु अर्को गजल। कुन सुनाउनुहुन्छ अब? हिजो बन्दकी खेत आज घर छ, हिजो बन्दकी खेत आज घर छ, लिलामी होला कि भन्ने ठुलो डर छ, लुकाएर यी आँसुहरू परेलीमै, लुकाएर यी आँसुहरू परेलीमै मलाई पनि मुस्कुराउने रहर छ, हिजो बन्दकी खेत आज घर छ, कोठामा दुलैले आत्महत्या गरिछिन्, कोठामा दुलैले आत्महत्या गरिछिन्, बाहिर आँगनमा जन्तीहरूको लस्कर छ, लिलामी होला कि भन्ने ठुलो डर छ, पखेटा लागेपछि सन्तानहरू उडिहाले, पखेटा लागेपछि सन्तानहरू उडिहाले, पखेटा लागेपछि सन्तानहरू उडिहाले, पाँचुन्जेल बुढाबुढीलाई लौरीकै भर छ, हिजो बन्दकी खेत आज घर छ, लिलामी होला कि भन्ने ठुलो डर छ। तपाईँहरूको त्यहाँ पश्चिम भनौँ, पश्चिम सुदूरपश्चिमतिर चाहिँ गजल वाचन गर्दा, मध्यपश्चिम सुदूरपश्चिमतिर मैले देखेको गजल वाचन गर्दाखेरि चाहिँ समूहमा बस्दाखेरि वाह वाह गरिदियो भने एकदम जोडले वाचन गर्ने अनि अलिकति जोस आउने हुँदो रहेछ है? अहिले वाह वाह नपुगेर जोस नआएको हो कि? होइन होइन, सुरुमै भनिहाले जोस, मैले जिस्केको मात्रै। सुदूरपश्चिम गजल मञ्चको बारेमा बताउनुहोस् न, अध्यक्ष को हुनुहुन्छ अनि अरू पदाधिकारीहरू को को हुनुहुन्छ, के गर्नुहुन्छ, कहिले कहिले कार्यक्रम हुन्छ? सुपगजल मञ्चको अध्यक्ष चाहिँ वर्तमान अध्यक्ष अशोक बोरा असीम पीडाजी हुनुहुन्छ, जो आफैमा गजलकार पनि हो, कविता पनि लेख्नुहुन्छ, वरिष्ठ साहित्यकार नै हो भन्नुपर्छ। त्यसपछि महासचिव प्रकाश ढिसी हुनुहुन्छ, अनि पदाधिकारीहरू त्यही हामी 11-12 जना छौँ सदस्यहरूलाई इन्क्लुड नगरेर, गतिविधिहरू चाहिँ निरन्तर भइरहेको छ। निरन्तर भनेको कहिले कहिले, दिन दिनै कि हप्तामा कि दुई हप्तामा कि? मासिक त हुन्छ, उसरी पर्यो भने चाहिँ बिचमै, जस्तै दसैँ तिहार मिलन कार्यक्रम भयो अस्ति भर्खर 19 गते भएको थियो, अब तिहार मिलन कार्यक्रम पनि अलि दिनमै हुने कुरा चाहिँ भइरहेको छ। यस्तो फेस्टिभल आउँदाखेरि चाहिँ तपाईँहरूले पर्वको अवसरमा पनि गर्नुहुन्छ? गर्छौँ, अनि बाहिरबाट कोही अब अतिथि गजलकारहरू कोही हाम्रो भूमिमा टेक्ने बित्तिकै उहाँलाई, कहाँको भूमिबाट त्यहाँ आउनु पर्यो, होइन जताबाट नयाँ कोही जानुभएछ भने चाहिँ त्यो अवसरमा गजलका मान्छेलाई समातिहाल्नुहुन्छ हजुर जो गए पनि त्यहाँ चाहिँ हामीले वार्म रिसेप्सन दिन्छौँ भन्ने एकदमै दिन्छौँ त्यो चाहिँ गर्ने गरिराखेको छौँ तपाईँको मलाई अलिकति पारिवारिक कुरा पनि कोट्याउनु मन लाग्यो माइन्ड गर्नुहुन्न नि होइन ठिक छ घरमा को को हुनुहुन्छ मम्मी भाइ बहिनी म मम्मीलाई मम्मी भन्नुहुन्छ कि आमा भन्नुहुन्छ मम्मी नै भन्ने गरेको तपाईँको एउटा गजलमा चाहिँ रदीफ आमाको रूपमा प्रयोग भएको रहेछ र आमासँगको आफ्नो सम्बन्धलाई जोड्नु भएको छ सम्भवतः प्रत्येक चेलीको चाहिँ बिहा गर्ने बेलाका प्रसङ्गहरू यसमा राख्नु भएको छ तपाईँले यो गजल कहिलेतिर लेख्नु भएको यो डायरीमा भएको गजल भन्न सक्नुहुन्छ यो हजुर त्यही कुनै गजलहरू कस्तो छ भने अलिक पुरानो छ कुनै चाहिँ अहिले भर्खरै जस्तै एक महिना दुई महिना अगाडि एक वर्ष अगाडि देखेको पनि छ लगभग पुरानो गजलहरू चाहिँ मैले ल्याउन छुटाइछु आक्षरिक मात्रा मैले हेरेकै छैन जस्ट गजलको चाहिँ यसको भाव मलाई एकदम मन पर्यो र मैले वाचन सुरु गरेँ अब वाचन आक्षरिक मात्रा मिलेकै होला वाचनमा मिल्छ भन्ने आशाका साथ तपाईँसँग अनुमति मागेँ कविताजी हजुर हुन्छ एकदमै आँसु निकाल्नु भयो गहभरि के का लागि आमा आँसु निकाल्नु भयो गहभरि के का लागि आमा मेरै नजिक सरीसरी के का लागि आमा आँसु निकाल्नु भयो गहभरि के का लागि आमा अपरिचित मान्छेहरू बसेको देख्छु अपरिचित मान्छेहरू बसेको देख्छु अचेल हजुरकै वरिपरि के का लागि आमा मेरै नजिक सरी के का लागि आमा हिजो ज्योतिष बा पात्रो पल्टाएर घरमै आएका थिए हिजो ज्योतिष बा पात्रो ल्याएर घरमै आएका थिए पाना पल्टाउँथे घरिघरि के का लागि आमा मेरै नजिक सरी के का लागि आमा मेरो जिन्दगीको यत्रो ठुलो निर्णय गर्नुभएछ मेरो जिन्दगीको यत्रो ठुलो निर्णय गर्नुभएछ मलाई खबरै नगरी के का लागि आमा मेरै नजिक सरी के का लागि आमा म अहिल्यै बिहे गर्दिन भन्दैछु नि म अहिल्यै बिहे गर्दिन भन्दैछु नि गाँसिँदैछन् दुना टपरी के का लागि आमा मेरै नजिक सरी के का लागि आमा जानै पर्ने म खाली हात जाउँला जानै पर्ने भए म खाली हात जाउँला यी दाइजो नाना थरी के का लागि आमा आँसु निकाल्नु भयो गहभरि के का लागि आमा मेरै नजिक सरी के का लागि आमा अचेल गजलको माहौल बढ्दै गर्दाखेरि चाहिँ प्राय गजलहरू चाहिँ गैर मुसलसल गजलहरू छन् मुसलसल कमै छन् एउटै विषयवस्तुमाथि सबै शेरको चाहिँ प्रसङ्गहरू आएका गजलहरू छैनन् र यस्ता गजलहरू आउँदाखेरि र फेरि सान्दर्भिक प्रसङ्ग आउँदाखेरि मलाई चाहिँ आजकल मन पर्न थालेको छ कविताजी तर यसमा केही अक्षरहरू चाहिँ मैले बिगारेँ कि तपाईँले लेख्दाखेरि छुटाउनु भएको हो मलाई नपुगेको हो कि कतै कतै जस्तो जानै पर्ने म खाली हात जाउँलामा मैले थपेँ आफैले त्यहाँ भए हो कस्तो भने हतारमा त्यो स्ट्याटसबाट मैले लिएको हो डायरी मैले भनिहालेँ मेरो कमजोरी नै हो यहाँ आउनुभन्दा अगाडि सोझै आइयो ठिकापुरदेखि काठमाडौँ आउँदा बिना प्लान नै आएको म डायरीहरू चाहिँ घरमै छुट्यो त्यही भएर अनि सुपर गजल मञ्चले चाहिँ गजलको कार्यक्रमहरू आयोजना गर्दा गजल वाचन सुन्ने सुनाउने मात्रै हुन्छ कि गजलका सिद्धान्तहरूमाथि पनि छलफल हुन्छ तपाईँहरूको कहिलेकाहीँ सिद्धान्तहरूमाथि पनि छलफल गर्छौँ तर म्याक्सिमम भनेको चाहिँ सुन्ने सुनाउने अनि जुन नवसर्जकहरू छ उहाँलाई इन्करेज गर्नको लागि उहाँहरूलाई चाहिँ बढी प्रायोरिटी दिने गरिन्छ तपाईँहरूको भेला हुँदाखेरि चाहिँ अग्रजहरू जस्तो श्रेष्ठ पिया पत्थरहरू अरूहरूलाई पनि निमन्त्रणाहरू गर्नुहुन्छ गरिन्छ कस्तो भने श्रेष्ठ दिदी त अचेल धनगढी बस्नुहुन्छ हामी टिकापुर छौँ होइन टिकापुर एरियाको जति पनि हामी छौँ टिकापुरमै भेला हुने र धनगढीतिरको चाहिँ धनगढीतिर सबै आफ्नो क्षेत्रमा चाहिँ गरिराखेका हुन्छौँ र कुनै छ महिनामा तिन महिनामा एक वर्षमा एउटा वृहत कार्यक्रम गरेर चाहिँ सबैजना एग्रिगेट त्यहाँ सबैजना जम्मा भएर चाहिँ त्यसरी छलफल गर्ने चाहिँ गरिन्छ अर्को गजल तयार राख्नु भएको छ सुनाउनको लागि तपाईँ के डायरीबाटै सुनाउनु खोज्दै हुनुहुन्छ गजल मात्र लेख्नुहुन्छ कि कविताहरू पनि लेख्नुहुन्छ कि अरू के विधा लेख्नुहुन्छ कविताहरू पनि लेख्छु गजल अनि मुक्तक अनि भर्खरै चाहिँ कथाहरू लेख्न सुरु गरेको छु कथा पनि सुरु गर्नुभएको छ भनेपछि लेखनलाई मजासँग समय दिँदै हुनुहुन्छ हजुर ल सुनाउनुहोस् त अर्को गजल सुनाऊ अघि नै त्यो आमाकै पढ्नु भएको थियो त्यो मैले कुन प्रसङ्गमा लेखेको भने अब सुनाउँछु पहिले त्यसपछि भन्छु चाँडो बिहे गर भन्दैछिन् आमा चाँडो बिहे गर भन्दैछिन् आमा खोजेकी सुबर भन्दैछिन् आमा दुलही बनेर म डोली चढेको दुलही बनेर म डोली चढेको हेर्ने सरहर भन्दैछिन् आमा खोजेकी छुबर भन्दैछिन् आमा सभ्य शान्त अनि शालिन त्यो केटा सभ्य शान्त अनि शालिन त्यो केटा छ साह्रै सुन्दर भन्दैछिन् आमा खोजेकी छुबर भन्दैछिन् आमा हुर्केकी छोरी माइतमै बस्नुहुन्न भने हुर्केकी छोरी माइतमै बस्नुहुन्न भने गरेकी हुँ घर भन्दै छिनामा खोजेकी छु बर भन्दै छिनामा सोच विचार गरेर केही दिनमै सोच विचार गरेर केही दिनमै दिनुहै उत्तर भन्दै छिनामा चाँडो बिहे गर भन्दै छिनामा खोजेकी छु बर भन्दै छिनामा यही प्रसङ्गमा चाहिँ मैले त्यसपछि त्यो गजल लेखेको साह्रै हतारिएर वाचन गर्नुभयो यो के आफ्नै वास्तविक छ कि के हो यसमा मेरो मात्र होइन समग्र रूपमा नेपाली चेलीहरूको नै हो यो होइन अब छोरी मान्छेलाई उमेर त सोध्नु भएन बिहा गर्ने उमेर भयो भनेर चाहिँ सोध्न पाइन्छ होला अनि यो प्रसङ्गहरू चलिरहेको बेलामा लेख्नुभएको हो कि अथवा यत्तिकै लेख्नुभएको हो प्रसङ्ग चाहिँ चलेकै हो ए चलेकै बेलामा लेख्नुभयो तपाईँलाई क्लिक गर्यो त्यसले भन्छन् नि मतलब सर्जकलाई चाहिँ कुनै विषय चाहिन्छ जसले चाहिँ दिमागमा आफूलाई स्ट्राइक गरिदियो भने लेख्न सक्छ अरे हो त्यस्तो विषयहरू चाहिन्छ त्यो चाहिँ एकदमै हो लेखनीमा चाहिँ त्यसले प्रत्यक्ष प्रभाव चाहिँ पारेकै हुन्छ अनि बिहा चाहिँ किन नगर्नु भएको त नि आमाले भनेपछि होइन होइन कस्तो भने अब उमेर चाहिँ अब पुगिरहेछ भन्ने एउटा मम्मीहरूको कन्सेप्ट चाहिँ त्यो चाहिँ म मान्छु तर पनि उमेर अझै पुगेकै छैन कि यो गजलले भनेर त होइन यहाँ अर्को गजलले चाहिँ आमाको कुरा नमानेको हो कि भन्ने देखाउँदो रहेछ हुन चाहिँ काफिया एकाक्षरी हो यसमा हजुर हजुर एकाक्षरी काफिया रहेछ म यसलाई वाचन गर्छु कतै कविताजीले आमाको कुरा यसकारण पो मान्नुहुन्न कि आँखा हराइरहेछन् सपनाको खोजीमा हाँस्दै हुनुहुन्छ आँखा हराइरहेछन् सपनाको खोजीमा अब निस्कनु छ तिनै आँखाको खोजीमा आमालाई सुनाउनुभयो गजल सुनाएको एकदमै म जति गजल लेख्छु मम्मीलाई चाहिँ सुनाउँछु मम्मी मेरो एकदमै मम्मीले बिहाको कुरा गर्ने बन्द गरिदिनु भयो कि छैन होइन कुराहरू त चलिरह हुन्छ खै के पिलाएर लट्ठै बनाई प्रेमिकाले ए पुरुष हुनुभएको छ हजुर खै के पिलाएर लट्ठै बनाई प्रेमिकाले ऊ हराइरहेछ त्यही नसाको खोजीमा अब निस्कनु छ तिनै आँखाको खोजीमा अभावले बेसरी च्यापेको बेला अभावले बेसरी च्यापेको बेला कहाँ कहाँ पुगिन रुपियाँको खोजीमा अब निस्कनु छ तिनै आँखाको खोजीमा मान्छे यसरी हिमस्रक बन्दै गएपछि मान्छे यसरी हिमस्रक बन्दै गएपछि पानी आफै दौडिन्छ माछाको खोजीमा अब निस्कनु छ तिनै आँखाको खोजीमा घन्टौँ नियालिरहेकी हुन्छु यी भिडहरू अचेल भिडलाई हेर्नुहुन्छ एकदमै घन्टौँ नियालिरहेकी हुन्छु यी भिडहरू अचेल मात्र तिम्रो चेहराको खोजीमा आँखा हराइरहेछन् सपनाको खोजीमा अब निस्कनु छ तिनै आँखाको खोजीमा पक्कै पनि यो गजलले तपाईँलाई केही सहयोग गरेको हुनुपर्छ घरमा प्रेसर आउनबाट मैले आज यस्तै रमाइला प्रसङ्गहरू सँगसँगै कविता जोशीका गजलहरू सुनाइरहेको छु र कविता जोशीसँग हामी कुराकानी गरिरहेका छौँ कविताजी टिकापुर कैलालीमा बाहेक अरू अरू गजल कार्यक्रमहरू चाहिँ तपाईँ कहाँ कहाँ पुग्नु भएको छ कि छैन टिकापुरमै मात्र हो किनभने अब पढाइलाई नै निरन्तरता दिनुपर्ने होला टिकापुरमै पढिरहेको छु र बाहिर जाने खासै अवसर पनि नमिलेको भएर पढाइ कुन क्याम्पसमा गर्दै हुनुहुन्छ कहाँ पुर्याउनु भयो टिकापुर मल्टिपल क्याम्पस ब्याचलर थर्ड इयर ब्याएर रिजल्ट पर्खिरा रिजल्ट कुर्दै हुनुहुन्छ त्यसपछि मास्टर गर्ने अनि हजुर अनि त्यसपछि मात्र बिहा गर्ने उमेर पुग्यो अर्को गजल पनि तयार गर्नुभएको छ सम्भवतः तपाईँ अर्को कुनै गजल सुनाउन तयार हुनुहुन्छ कुन सुनाउनुहुन्छ उहाँले डायरी बोकेर ल्याउनु भएको छ र डायरीमा नअटाएका केही चाहिँ मोबाइलमै स्क्रिनसट गरेर ल्याएको छु भन्दै मोबाइलबाट हेर्दै पनि सुनाउँदै हुनुहुन्छ आजको बुलबुलमा कविता जोशी हुनुहुन्छ टिकापुर कैलालीबाट हजुर म मेरो अर्को गजल सुनाउँछु जब कोही आउँछ हिटलर भनेर जब कोही आउँछ हिटलर भनेर मैले प्रतिकार गर्नै पर्छ पत्थर भनेर जिन्दगीको अर्थ छर्लङ्ग हुने गरी जिन्दगीको अर्थ छर्लङ्ग हुने गरी समय उभिदियो प्रोफेसर भनेर समय उभिदियो प्रोफेसर भनेर मैले प्रतिकार गर्नै पर्छ पत्थर भनेर मलाई सहर पठाउँदा बाले भन्नुभएको थियो मलाई सहर पठाउँदा बाले भन्नुभएको थियो छोरी गाउँ फर्काउनुपर्छ डाक्टर भनेर छोरी गाउँ फर्काउनुपर्छ डाक्टर भनेर मैले प्रतिकार गर्नै पर्छ पत्थर भनेर कुनै समीकरण जरुर बन्नेछ दुनियाँमा कुनै समीकरण जरुर बन्नेछ दुनियाँमा कुनै समीकरण जरुर बन्नेछ दुनियाँमा म अंश हुँदा तिमी आउनु हर भनेर जब कोही आउँछ हिटलर भनेर मैले प्रतिकार गर्नै पर्छ पत्थर भनेर बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल हाम्रा विचारहरूको समर्थन कहिल्यै भएन हाम्रा विचारहरूको समर्थन कहिल्यै भएन र त सोचे जस्तो परिवर्तन कहिल्यै भएन दिनरात माटोमा रगत बगाइरहने दिनरात माटोमा रगत बगाइरहने यी श्रमिकहरूको मूल्याङ्कन कहिल्यै भएन र त सोचे जस्तो परिवर्तन कहिल्यै भएन मर्दासँगै लाने हुन् कि कुन्नी मर्दासँगै लाने हुन् कि कुन्नी मानिसहरूलाई पुग्ने धन कहिल्यै भएन र त सोचे जस्तो परिवर्तन कहिल्यै भएन मैले आफूलाई बदल्न धेरै खोजेँ मैले आफूलाई बदल्न धेरै खोजेँ तर उसको जस्तो मन कहिल्यै भएन हाम्रा विचारहरूको समर्थन कहिल्यै भएन र त सोचे जस्तो परिवर्तन कहिल्यै भएन उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौँ हामी र बुलबुलमा आज हामीसँग टिकापुर कैलालीकी कविता जोशी हुनुहुन्छ हामी उहाँका गजलहरू सुनिरहेका छौँ र उहाँसँग कुराकानी पनि गरिरहेका छौँ यसै प्रसङ्गमा कविताजी मैले अहिले सम्झेँ अछाममा कुनै कार्यक्रम हुँदैछ अरे हो हजुर यही पच्चिस र छब्बिस गते अछाम महोत्सव हुँदैछ हामीलाई मलाई पनि निकै अगाडिदेखि तपेन्द्रजीले नै पनि सूचना गरिरहनु भएको थियो अनि नवीन चिरागले पनि भन्नुभएको थियो कमल सङ्घर्षले पनि भन्नुभएको थियो अछामको मङ्गलसेनमा अछाम महोत्सव हुँदैछ यही असोज पच्चिस र छब्बिस गते अछाम महोत्सव जसमा के गजलको कार्यक्रमहरू पनि छ कि केही जानकारी पाउनु भएको छ हजुर एकदमै बृहत गजल प्रतियोगिता खुला राष्ट्रिय गजल प्रतियोगिता नै भन्नुपर्छ भनेपछि अछाम महोत्सव मात्रै हो कि अछाम साहित्य महोत्सव हो अछाम महोत्सव नै हो तर त्यसमा साहित्यिकले पनि ठाउँ राम्रै पाउँछ गजल महोत्सव फेरि अछामका त अझ धेरै हुनुहुन्छ गजलकारहरू होइन एकदमै यो जानकारी हामीले दियौँ तपाईँलाई यदि सहज हुन्छ पाएक पर्छ भने असोज पच्चिस र छब्बिस गते अछाम पुग्नुहोला अछाम महोत्सवमा भन्ने जानकारी यसै कार्यक्रम मार्फत अहिले गरेँ मैले सुदूरपश्चिमाञ्चल सुदूरपश्चिम गजल मञ्चकी कोषाध्यक्ष नै भएको बेलामा सुदूरपश्चिमकै सूचना हामीले राख्यौँ हामी प्रसङ्गमा थियौँ अघि कुराकानीको प्रसङ्ग गजलका कुराहरू गऱ्यौँ हामीले कैलाली टेकापुरतिरका गजलको अवस्थाहरूको पनि कुराकानी गऱ्यौँ त्यहाँ चाहिँ अहिले पछिल्लो पटक तपाईँले भन्नुभयो नि बिचमा सेलाइसकेको अवस्थालाई चाहिँ हामीले फेरि उठाउन थाल्यौँ भनेर त्यो पुनर्जागरण चाहिँ कसरी आयो तपाईँहरूमा कस्तो भने समाजका हरेक क्षेत्रमा साहित्यले चाहिँ समाजलाई बदल्न एकदमै पृथक भूमिका खेलेको हुन्छ त्यो अभाव चाहिँ हामीमा खड्कियो र हामी पुराना पुस्ताहरूसँग मिलेर हामी नयाँ युवा पुस्ताहरू जुन छौँ हामी चाहिँ उहाँहरूसँग सहकार्य गर्दै अगाडि बढेर चाहिँ पक्कै साहित्य क्षेत्रमा चाहिँ टिकापुरलाई चिनाउनुपर्छ कैलालीलाई चिनाउनुपर्छ समग्र रूपमा सुदूरपश्चिमलाई चिनाउनुपर्छ भन्ने हेतुले चाहिँ लागेका हौँ गजल लेख्दाखेरि अथवा गजल कविता तपाईँको अरू कुनै पनि साहित्यमा लाग्दाखेरि परिवारबाट चाहिँ कतिको सहयोग सुझावहरू पाउनुहुन्छ एकदमै परिवारको सहयोग चाहिँ मलाई एकदमै मैले पाइरहेकी छु आजसम्म मैले जति पनि मैले साहित्यतर्फ जति पनि कलमहरू जुन चलाइरहेकी छु त्यसमा चाहिँ मेरो परिवारको एकदमै उल्लेख भूमिका छ म लेख्न लागेको बेला म पढिराखेको बेला चाहिँ मलाई सबभन्दा ठुलो कुरा मलाई डिस्टर्ब गरिदिनुहुन्न त्यो चाहिँ सबैभन्दा ठुलो सहयोग हो भन्ने मलाई लाग्छ अब कुनै गजल सुनाउन तयार बस्नुभएको हो फेरि अर्को एउटा गजल सुनाउँ त एकदमै सुनाउँछु जब हरेक पलहरू बित्नेछन् छटपटीमा जब हरेक पलहरू बित्नेछन् छटपटीमा खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा झरेका ताराहरू गन्दै म रात कटाउँला झरेका ताराहरू गन्दै म रात कटाउँला तिमी निदाउनु मलाई राखेर परेलीमा तिमी निदाउनु मलाई राखेर परेलीमा खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा छुट्टिनु अघि एउटा तस्बिर पठाउनेछु छुट्टिनु अघि एउटा तस्बिर पठाउनेछु आफ्नो मुटु राखेर रा अन्तिम चिठीमा खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा बचपनमा जस्तै हरदिन तिमीलाई सन्देश बचपनमा जस्तै हरदिन तिमीलाई सन्देश लेखेर कागजको ढुङ्गामा बगाउँला पानीमा लेखेर कागजको ढुङ्गामा बगाउँला पानीमा खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा मृत्युलाई चुनौती दिएर जरूर फर्कनेछु। अन्तिम शेरमा छु म, मृत्युलाई चुनौती दिएर जरूर फर्कनेछु, तिमीसँग दुई दिन बढी बाँच्नु छ जिन्दगीमा, जब हरेक पलहरू बित्नेछन् छटपटीमा, खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा। दमदार छ त गजल, कसका लागि हो? होइन लेखेको जसका लागि हो उहाँले सुन्नुभयो होला त अहिले, पक्कै पनि सुनिराख्नु भयो होला। बचपनमा जस्तै हरदिन तिमीलाई सन्देश, बचपनमा जस्तै हरदिन तिमीलाई सन्देश, लेखेर कागजको डुङ्गामा बगाउँला पानीमा, खोज्नु अनि हेर्नु म भेटिनेछु तिमीमा, मृत्युलाई चुनौती दिएर जरूर फर्कनेछु, तिमीसँग दुई दिन बढी बाँच्नु छ जिन्दगीमा। है, निकै साहित्यमा धेरै कुरा भन्न सकिन्छ है, एकदमै इसारा इसारामा सङ्केतमा पनि बुझाउन सकिन्छ कतिपय कुराहरू। हो, एकदमै भन्न मुखले भन्न नसकेको, एक्सप्रेस गर्न नसकेको कुरा चाहिँ पानामा लेख्न सक्छ। तपाईँलाई कसको प्रभाव पर्यो गजल लेख्नलाई, कोबाट सिक्नुभयो? सानैमा स्कुलहरूमा हुने जुन कविता प्रतियोगिताहरूले चाहिँ मलाई साहित्यमा चाहिँ छिर्न एकदमै महत्त्वपूर्ण योगदान दिएको हो। स्कुल लेभलदेखि नै म कविता लेख्थेँ, पछि प्लस टू पढ्दा चाहिँ गजलहरू जुन गजलका गजलीय पत्रिकाहरू जुन निस्किन्छन् ती गजलीय पत्रिकाहरू अनि स्थानीय स्तरका जुन एफएमहरूले साहित्यिक कार्यक्रमहरू बजाउने गरेका थिए त्यसले प्रभाव पारे, त्यसले चाहिँ एकदमै प्रभाव पारेको। तपाईँ अनि यता राजधानीतिरका गजलकारहरूसँग पनि सम्पर्कमा रहनुहुन्छ कि उतै मात्र हो? होइन, कस्तो भने सम्पर्कमै छु भन्नुपर्छ। कसरी, फोन? होइन, अहिले त एकदमै सजिलो छ, फेसबुक छ, त्यही भएर मार्क जुगरबर्गले नि गर्नु राम्रो गरिदियो है, हाम्रो गजल फस्टाउनको लागि फेसबुकले गर्दा हामीलाई क्षेत्रले रोकेन, भौगोलिकताले रोकेन, हामी प्रवासमा छौँ कि स्वदेशमा छौँले पनि रोकेन, हाम्रो सम्पर्क भइरहन्छ र हामी हाम्रा रचनाहरू आदान प्रदान गरिरहन सक्छौँ र नयाँ कुरा सिक्ने र आफ्नो कुरा चाहिँ सेयर गर्ने एकदमै राम्रो मिडियम चाहिँ अहिले फेसबुक बनेको छ, वेबसाइटहरूबाट त्यो हामीले गर्न सक्छौँ। एकैछिन, हामी अघि विश्राम गरेको बेला कविताजी भन्दै हुनुहुन्थ्यो मेरो सबै शृङ्गारिक मात्रै गजल आएछन्, मैले यो यत्तिकै अन्दाजमा, मेरो ओरिजिनल डायरी चाहिँ कैलालीमै छुट्यो, अन्दाजमा लेख्दाखेरि त्यो मात्रै याद भएछ र त्यो मात्रै आएछन् भनेर भन्दै हुनुहुन्थ्यो। उसै पनि शृङ्गारिक हामीलाई राम्रै पनि लाग्छन्, राम्रै पनि छन् र शृङ्गारिकभन्दा बाहेकको हो कि जस्तो लाग्यो मलाई यो यो यो गजल उहाँले चाहिँ वाचन गरिसक्नु भएको रहेछ। अर्को गजल म वाचन गर्दैछु, यो शृङ्गारिकभन्दा बाहिर नै पर्छ, मैले खोजे जस्तै प्रसङ्ग फेरि आयो। हजुरआमालाई वृद्धाश्रम चाहिएको छ, हजुरआमालाई वृद्धाश्रम चाहिएको छ, अझै केही वर्ष बाँच्ने दम चाहिएको छ। यो हजुरआमाका लागि हुनुहुन्छ? हजुरआमा हुनुहुन्छ। कति वर्षको हुनुभयो? 71-72। अनि वृद्धाश्रम किन खोज्नु भएको त? होइन, कस्तो भने यो मेरो मात्र होइन, अरूको सबै सबैका हजुरआमालाई राख्नु भएको छ, गर्न खोजेको छ। हजुरआमालाई वृद्धाश्रम चाहिएको छ, अझै केही वर्ष बाँच्ने दम चाहिएको छ, चुरोट पिउँदा आमा पोहर क्यान्सर भएर बितिन्, चुरोट पिउँदा आमा पोहर क्यान्सर भएर बितिन्, फेरि बालाई हुस्किएर रम चाहिएको छ, अझै केही वर्ष बाँच्ने दम चाहिएको छ। कविताजी, मैले ठट्टा गर्दा गर्दै केही कुराहरू भनिरहेको छु, त्यसलाई गम्भीर रूपमा त लिनुहुन्न होला होइन? गजलमा त सर्जकले जहाँ नपाउँछ रवि उहाँ पाउँछ कवि भने जस्तो के सोचेर लेख्नुहुन्छ, लेख्नुहुन्छ नि? एकदमै सबै कुरा मेरो नै हो भन्ने पनि छैन, त्यो हुँदैन भन्ने पनि छैन, हुँदै होइन भन्ने पनि छैन। उहाँको गजलको तेस्रो शेरले भन्छ, भाइले सिंहदरबार ध्वस्त पार्ने गुरु योजना बनाइसक्यो है, भाइले सिंहदरबार ध्वस्त पार्ने गुरु योजना बनाइसक्यो, सफल हुन केही बन्दुक र बम चाहिएको छ, अझै केही वर्ष बाँच्ने दम चाहिएको छ, लौ न साथी बन्दकी घर लिलाम हुन आँट्यो। अब फेरि गरिबीको कुरा पनि छ, लौ न साथी बन्दकी घर लिलाम हुन आँट्यो, तमसुक जलाउन केही रकम चाहिएको छ, अझै केही वर्ष बाँच्ने दम चाहिएको छ, बिरामीको लाइनमा घन्टौँ कुरेर कोही डाक्टरलाई भन्दैछ, बिरामीको लाइनमा घन्टौँ कुरेर कोही डाक्टरलाई भन्दैछ, उसकी प्रेमिकाको याद बोलाउने मलम चाहिएको छ, हजुरआमालाई वृद्धाश्रम चाहिएको छ, अझै केही वर्ष बाँच्ने दम चाहिएको छ। कैलाली टिकापुरकी कविता जोशीसँग छौँ हामी, सुदूरपश्चिम गजल मञ्चकी कोषाध्यक्ष पनि हुनुहुन्छ। उहाँले गजल लेख्न थाल्नुभएको 6-7 वर्ष भयो, उहाँले आफूले लेखेका सबै गजल त बोकेर ल्याउनु भएको छैन, काठमाडौँ आउनुभएको बेलामा अहिले बुलबुलमा हामीले निम्ता गऱ्यौँ र उहाँका गजलहरू सुन्दै सुनाउँदैछौँ र उहाँले यहीँ बस्दा बस्दै आफ्ना गजल सम्झेर डायरीमा सार्नुभएका गजलहरूलाई आजको कार्यक्रममा प्रस्तुत गर्दैछौँ। ठिक भने मैले कविताजी, यही हो कुरो? हजुर, तपाईँको सबै गजल आएको भए कतिवटा आउँथ्यो होला त? एउटा डायरी चाहिँ म बोकेर ल्याउँथे, म्याक्सिमम 100 भन्दा बढी चाहिँ आउँथ्यो। 100 भन्दा बढी गजल तयार छन्, तर तिनको अंश मात्रै हामीले उ गर्न पायौँ। जुन जुन याद छ अहिले रफली मैले, त्यही भएर नि हजुरले भन्दाखेरि केही कुरा यहाँ छुटेको छ, त्यसको लागि चाहिँ मेरै कमजोरी हो, म क्षमा पनि माग्छु। राजधानीमा कुनै कार्यक्रमको मञ्चमा कुनै दिन आएर गजल सुनाउनु भएको छ कि छैन? छैन, अघि म जति जतिपटक आउने अवसर पऱ्यो हतारमै आइयो क्या, अनि त्यसपछि आफ्नो काममै सबै कुरा भ्याएर फेरि फर्किहाल्नुपर्ने, त्यही भएर पनि अहिलेसम्म। कवि सर्जकहरूलाई चाहिँ एउटा लेखिसकेपछि सुनाउने माध्यम के पहिलो श्रोता हुन्छ नि, यस्तो मैले लेखिसकेँ अब गएर सुनाउनु पाएँ भनेर हतार हुन्छ नि कहिलेकाहीँ। मेरो पहिलो हतार हुँदा को पठा जानुहुन्छ? मेरो मम्मी। मम्मी पठा एकदम लेख्ने बित्तिकै? लेख्ने बित्तिकै। मम्मी लेख्नुहुन्छ? होइन लेख्नुहुन्न, तर सुन्नुहुन्छ। सुन्नुहुन्छ एकदम, अनि सुझाव पनि दिनुहुन्छ। यस्तो भइदिएको भए हुन्थ्यो, मेरो सुन्ने पहिलो श्रोता भनेको नि मेरो मम्मी हो, त्यसपछि बल्ल अनि बाहिर आउँछ। त्यसपछि तपाईँको साहित्यिक साथीमा सर्कलमा नजिक नजिक साथीहरू को को हुनुहुन्छ नि? तवेन्द्रजी आफै पनि मेरो साथी हो, रिलेटिभ नै हो। त्यसपछि टिकापुरतिरको भन्नुपर्छ दुर्गा बहिनी, सुन्दा अदिप्त भन्ने एकजना बहिनी हुन्छ, बाबु भाइ छौँ हामी सर्कलमा। सामूहिक रूपमा बसेर नि लेख्नुहुन्छ तपाईँहरू छलफल गर्दै, तपाईँको तपाईँले उहाँको उहाँले त्यसरी लेख्ने गरे पनि छ कि छैन? त्यस्तो हुन्छ कहिलेकाहीँ, तर म्याक्सिमम चाहिँ आफै आफै लेख्ने अनि सुनाउने, त्यसपछि यस्तो भइदिएको भए कस्तो हुन्थ्यो होला भन्ने जुन एउटा त्यो नलेज चाहिँ सेयर गर्ने कुरा चाहिँ गरिन्छ, अनि त्यसपछि फेरि त्यसलाई बनाउने काम चाहिँ फेरि त्यसपछि आफ्नो आफ्नै। कुराकानीको क्रमलाई म एकैछिन थाती राख्छु, फेरि तपाईँको आवाजमा गजल सुन्छौँ हामी। कुन सुनाउनुहुन्छ अब? मान्छेहरूको भिडमा शालिक भनेर म, मेरो आफ्नै अनुभूति, मान्छेहरूको भिडमा शालिक बनेर म बाँच्नु छ यसरी नै निर्जीव बनेर म, मान्छेहरूको भिडमा शालिक बनेर म समयको कटघरामा आज फेरि उभिएँ, समयको कटघरामा आज फेरि उभिएँ, आफ्नै सपनाहरूको कातिल बनेर म बाँच्नु छ यसरी नै निर्जीव बनेर म, सारा बन्धन विरुद्ध हस्ताक्षर गरी उड्न, सारा बन्धन विरुद्ध हस्ताक्षर गरी उड्न, सक्दिनँ पन्छी जै स्वतन्त्र बनेर म, सक्दिनँ पन्छी जै स्वतन्त्र बनेर म, बाँच्नु छ यसरी नै निर्जीव बनेर म, छुट्टिँदा तिम्रो आँसुले कमजोर बनाउनेछ, छुट्टिँदा तिम्रो आँसुले कमजोर बनाउनेछ, छुट्टिँदा तिम्रो आँसुले कमजोर बनाउनेछ, नबोली हिँडिदिनेछु पत्थर बनेर म, नबोली हिँडिदिनेछु पत्थर बनेर म, मान्छेहरूको भिडमा शालिक बनेर म, बाँच्नु छ यसरी नै निर्जीव बनेर म। मैले गजल सुने तर यसभित्रको काफियामा चाहिँ मलाई सोध्न मन लाग्यो, शालिक, निर्जीव, कातिल, स्वतन्त्र र पत्थर, यसलाई हामीले कस्तो काफिया भन्ने? एकाक्षरी नै भन्ने। भनेपछि एकाक्षरी चाहिँ हामीले अलिकति अ अ आ मात्रै उच्चारण भयो भने पनि त्यसलाई मान्नु पर्यो? अ आ भन्दा नि जुन मान्न सकिन्छ, तर गजलीय त्यो जुन संरचनाभित्र छ भने चाहिँ। भनेपछि अब यो के यो यो गजलमा छ नि क भो व भो अनि ल भयो त्र भयो त्र भयो अकार आयो लास्टमा, अलाई मात्र त हामीले समान मान्यौँ नि होइन? समान हो यो एकाक्षरी काफिया चाहिँ, जस्तो एमपी केयरलेसले पनि हाम्रो कार्यक्रममा आएर यस्तै विषयमा कुराकानी गर्नुभएको थियो, सायद उहाँ पनि कैलालीकै हुनुहुन्छ होइन, कि तपाईँहरूले चाहिँ बढी एक्सर्साइज गरिरहनु भएको हो कि आजभोलि सबैतिर छ यस्तो? सबैतिर भन्दा नि अब भर्खर अब लेखन सुरु भएको छ है, अब बिस्तारै अब त्यसलाई फलो गर्ने कि नगर्ने भन्ने चाहिँ लेख्ने गजलकारहरूको उसमा भर पर्ने कुरा चाहिँ हो। तपाईँहरू सक्रिय हुनुहुन्छ गजल क्षेत्रमा होइन? अब एकाक्षरीलाई चाहिँ सहमतिमा दिने मान्छे चाहिँ हो, किनभने जस्तो सुदूरपश्चिम गजल मञ्च कि कोषाध्यक्ष भन्छ, तपाईँको एउटा मञ्च एउटा ठुलो मञ्च पनि छ त्यहाँ धेरैलाई समेट्ने, अनि हामी राष्ट्रिय रूपमा हुने कार्यपत्रहरू राष्ट्रिय रूपमा भइरहेका गोष्ठी सभा समारोहहरूमा चाहिँ सबैले प्रतिनिधित्व गरेर यसलाई चाहिँ हुने र नहुने भन्ने विषयमा छलफल चलाएका छौँ कि छैनौँ? त्यो छलफल चाहिँ अस्ति भर्खरै एउटा छलफल पनि भएको छ, त्यसको निष्कर्ष के निस्क्यो भन्ने कुरा हामी सबैलाई थाहा नै छ होइन, तर पनि जुन यो एकाक्षरीय जुन काफिया छ यसले चाहिँ गजलकारहरूको छुट्टै एउटा परिचय चाहिँ स्थापना गर्न चाहिँ शब्दहरूमा दम चाहिँ आउँछ, एकाक्षरी काफियाभित्र भाव चाहिँ एकदम प्रखर आउँछ, त्यसैले भनेपछि यसलाई हामी लेख्नेहरू चाहिँ ठिक मान्छौँ एकदमै, म चाहिँ सपोर्ट। एकाक्षरीमा नलेख्नेहरूले चाहिँ ठिक भएन भन्नुहुन्छ? त्यो चाहिँ समय भन्नुहुन्छ भन्नुभएको छ भन्नुभएको छ एकदमै मैले ठिक कि बेठिक भनिरहेको छैन मैले भन्न पाउँदिनँ भने म एउटा गजल सम्बन्धी काम गरिरहेको पत्रकार भएर यो ठिक यो बेठिक भन्ने मेरो अधिकार छैन पनि मैले तपाईँहरूसँग सोधेको मात्रै ठिक भन्नेको कुरालाई पनि ल्याइदिनुपर्छ र बेठिक भन्नेको कुरालाई ल्याइदिनुपर्छ भन्ने मान्यता म राख्छु आफ्नो विचार चाहिँ आफ्नो जसरी पनि हामीले फ्रिली एक्सप्रेस गर्न पाउनुपर्छ गजलको संरचनाभित्र रहेर गजल लेख्नुपर्छ भन्ने मान्यता म छु तर लयात्मक र एकाक्षरीय त्यो चाहिँ कुन धारा आफ्नो आफ्नो विचार हो निरन्तर यही चलन चलिआएको छ निरन्तर यही चलन चलिआएको छ गुरु नारेरै त हलिआएको छ यो अहिलेको हाम्रो प्रसङ्गलाई पनि मिल्यो जस्तो लाग्यो है प्रसङ्ग निरन्तर यही चलन चलिआएको छ गुरु नारेरै त हलिआएको छ हिजो वाल्मीकिको कथा पढेर यस्तो लाग्यो हिजो वाल्मीकिको कथा पढेर यस्तो लाग्यो तितो निममा नै ओखती फलिआएको छ तपाईँको आवाजमा सुनाउन यो शेर सुनाउनुहोस् त निकै आफ्नो उसमा फिलिङ पनि अझ धेरै आउँछ दोस्रो शेर सुनाउनुहोस् हिजो वाल्मीकिको कथा पढेर यस्तो लाग्यो हिजो वाल्मीकिको कथा पढेर यस्तो लाग्यो तितो निममा नै ओखती फलिआएको छ निरन्तर यही चलन चलिआएको छ यो शेरलाई प्रश्रय दिनुहोस् त अब मैले अक्षर नबुझेर चाहिँ तपाईँलाई दिएको थिएँ तितो निममा नै ओखती फलिआएको छ निमलाई हामी औषधि मान्छौँ हजुर होइन वाल्मीकिको कथामा त्यो कुरा उल्लेख भएको रहेछ वाल्मीकि सुरुमा रत्नाकर भन्ने नामबाट वाल्मीकिको परिचय स्थापित भएको थियो सुरुमा उनी डाँको थिए त्यसपछि के उनले ज्ञान प्राप्त गरिसकेपछि उनी चाहिँ वाल्मीकि भएर हाम्रो माझ प्रख्यात भए त्यसरी नै सुरुमा निम तितो हुन्छ होइन अनि तितो निमलाई यदि हामीले प्रशोधन गरेर औषधि बनाउन सक्छौँ यो चाहिँ एकदमै युनिभर्सल कुरा हो रत्नाकर वाल्मीकि बने तितो निमबाट औषधि बन्यो अब उसलाई चितामा लिन जरुरी छैन अब उसलाई चितामा लिन जरुरी छैन ऊ त जीवनभर जली जली आएको छ गुरु नारेरै त हलिआएको छ इतिहास साक्षी छ जनताले चाहेनन् भने इतिहास साक्षी छ जनताले चाहेनन् भने सिङ्गो सत्ता अनि सरकार ढलिआएको छ निरन्तर यही चलन छ चलिआएको छ गुरु नारेरै त हलिआएको छ श्रृङ्गारिक भन्दा बाहिरको दमदार गजल अर्को पनि सुन्यौँ हामीले कविता जोशीको गजल आज हामी कविता जोशीसँग छौँ सुदूरपश्चिम गजल मञ्चकी को साध्यक्ष पनि हुनुहुन्छ कैलाली टिकापुर उहाँको निवास र अहिले काठमाडौँ आउनुभएको बेलामा बुलबुल मार्फत हामी उहाँलाई प्रस्तुत गरिरहेका छौँ तपाईँहरूले यसरी गजल लेख्नुहुन्छ गजल क्षेत्रमा लाग्नुहुन्छ अनि गजलको सिकाउने कार्यक्रम चाहिँ बेला बेलामा गर्नुभएको छ कि छैन सुदूरपश्चिम गजल मञ्चको तर्फबाट त्यो चाहिँ हामी गर्दै आइरहेका छौँ जति पनि प्रशिक्षण भनेर छुट्टै हुन्छ होइन प्रशिक्षण भनेर चाहिँ छुट्टै चाहिँ सुपर गजल मञ्चको कन्ट्याक्टमा आइसकेपछि चाहिँ त्यो कुरा चाहिँ मैले पाएको छैन अग्रजहरूले चाहिँ नवसर्जक साथीहरूलाई चाहिँ गजल यसरी लेखिन्छ भन्ने कुरा चाहिँ सिकाइराख्नु भएको छ तर छुट्टै प्रशिक्षण नै हो भनेर पर्टिकुलरली चाहिँ त्यो चाहिँ दिने गरिएको छैन त्यसरी प्रशिक्षणै राख्यो भने चाहिँ के फरक पर्ला अथवा नराख्दा पनि ठिकै होइन फरक चाहिँ पक्कै पर्छ त्यो आफै लेख्नु र कसैले सिकाएर लेख्नुमा चाहिँ अभ्यास निरन्तर अभ्यास चाहिँ कसैले सिकाएर लेख्दाखेरि चाहिँ गर्न सकिन्छ त्यसले चाहिँ धेरै फरक पार्छ र निकट भविष्यमा चाहिँ हामीले त्यो सोचेको कुरा पनि हो तपाईँलाई राष्ट्रिय लेभलका गजलकारहरूमा चाहिँ कस कसका गजलहरू राम्रो लाग्छन् डाक्टर नीरज भट्टराई कृष्णहरि बराल बाबु त्रिपाठी लगभग सबैको मनपर्छ भन्नुपर्छ नाम लिँदा चाहिँ यसैको भनेर चाहिँ भन्न गाह्रो हुन्छ किनकि पढ्ने मौका चाहिँ कस कसको पाइन्छ ल भनौँ न तपाईँ त राजधानी कहिलेकाहीँ आउनुहुँदो रहेछ नत्र उतै बस्नुहुन्छ अरू जिल्लाहरूमा पनि कार्यक्रमहरूमा हिँड्न पाउनुहुन्न भनेपछि तपाईँको हातमा गजलका कस्ता कस्ता पुस्तकहरू आइपुग्छन् कुन माध्यमबाट आउँछन् तपाईँले गजलको कुनै पुस्तक खोज्नुभयो भने मफसलमा कतिको सजिलो छ अथवा अप्ठ्यारो छ मैले यो जान्न खोजेको मफसलमा चाहिँ भनिरहनु पर्दैन निकै गाह्रो छ एकदमै सीमित मात्रामा मात्र गजलका पुस्तकहरू त्यहाँ प्राप्त हुने हुनाले नै एउटाको हातमा गजलको त्यो पुस्तक प्रकाशन हुन्छ एउटाको हातमा पर्छ महिनापछि महिना पालो पालो बाँडेर पढ्दा पढ्दै पढ्दा पढ्दै उही लेखकको अर्को गजल आउने पर्ने बेला उदाहरणको लागि तपाईँले कुनै गजलको किताब किन्न जानु पर्यो तपाईँ टिकापुरमा हजुर कहाँ पसल छ कुन पसल ज्योति बुक्स एन्ड स्टेसनरी छ एउटा पाउने भनेको गजलको किताबहरू आउँछ कहिलेकाहीँ झ्याप झुप्प आउँछ कसरी आइपुग्दा रहेछन् ती किताबहरू मैले वितरकलाई पनि जानकारी होस् भन्ने हिसाबले तपाईँसँग यसरी कुरा गर्दैछु हो त्यही हो अब यहाँबाट कसैले त्यो सेल्स उ गरेर त्यहाँ पुर्याउनु पऱ्यो त्यसपछि बल्ल अनि हामीले पाउने भयौँ होइन भने चाहिँ साथीहरूले एउटा साथीले अर्को मफसलमा गजलको किताबको खोजी छ तर उपलब्ध चाहिँ पुर्याउन सकिएको छ यो चाहिँ एकदमै दुःखको कुरा हो हामीलाई पढ्न मन लागिरहेको हुन्छ है त्यो किताब पुस्तक चाहिँ कि हामी सम्बन्धित ठाउँमा आएर नै हामीले लिनुपर्ने हुन्छ। प्रसङ्गवश तपाईँ बुलबुलमा आएकै बेलामा सोधिहालौँ न, यसो यसको किताब आइदिएको भए चाहिँ हामी किन्थ्यौँ होला अथवा म किन्थ्यौँ होला जस्तो लागेको कुन कुन किताबहरू छन्, कस कसको छन् गजल सङ्ग्रह? जस्तै भर्खरै निस्क्यो डाक्टर निरज भट्टराईको धुवाको दागो, त्यो इङ्ग्लिस र नेपाली भर्सन दुइटैमा उपलब्ध भएको, मलाई एकदमै पढ्न मन लागिरहेको बुक है, कस्तो छ क्युरियोसिटी एकदम बढेको, त्यो पढ्न पाए हुन्थ्यो हुन्थ्यो भन्ने जस्तो लागिरहेको तर पाउँदै नपाएको अवस्था। अब यहाँबाट चाहिँ म काठमाडौँ चाहिँ त्यो बुक लिएर आउँछु भन्ने मेन्टालिटीमा पनि म आएको, त्यो लिएर पनि जान्छु म। भनेपछि यसरी हामीले खोजिरहेका किस पुस्तकहरू चाहिँ वितरकले हाम्रो ठाउँसम्म पुर्याउन सकेन भने हामीलाई अप्ठ्यारो पर्छ भन्ने जानकारी कविता जोशीले दिनुभयो। हामी गजलको कार्यक्रम बुलबुलको लगभग अन्त्य अन्त्यतर्फ छौँ। आज अलिक फरक किसिमका कुराकानी फरक शैलीबाटै गरियो कविता जोशीसँग। अब समय कम छ कविताजी, तपाईँसँग एउटा मात्र गजल सुनाउने समय छ। हामीलाई एउटा गजल तयार गर्नुहोस् र सुनाउनुहोस्। कुन गजल सुनाउनुहुन्छ बुलबुलबाट? अलका शृङ्गारिक नै छ, भन्नुहोस् है, सुनाउँछु। परिस्थिति सोचे जस्तो थिएन, परिस्थिति सोचे जस्तो थिएन, बदल्न पनि सजिलो थिएन, मेरो कुरामा विश्वास गर्नै पर्छ, जे सुन्यौ त्यो साँचो थिएन, बदल्न पनि सजिलो थिएन, सबै इज्जत प्रतिष्ठाको कुरा गर्दै थिए, सबै इज्जत प्रतिष्ठाको कुरा गर्दै थिए, मलाई बुझ्ने मन कसैको थिएन, बदल्न पनि सजिलो थिएन, आमाले भनेको रुदै स्वीकार्नु बाहेक, धेरै आमा नै आइरहेछ आज गजलहरूमा, आमाले भनेको रुदै स्वीकार्नु बाहेक मसँग विकल्पको बाटो थिएन, बदल्न पनि सजिलो थिएन, बाध्यतावश कसैकी भएर अन्माइँदैछु, बाध्यतावश कसैकी भएर अन्माइँदैछु, त्यो निर्णय मेरो आफ्नो थिएन, बदल्न पनि सजिलो थिएन, जिन्दगीभर यही भनेर चित्त बुझाउँला, जिन्दगीभर यही भनेर चित्त बुझाउँला, सायद हाम्रो भाग्य बलियो थिएन, परिस्थिति सोचे जस्तो थिएन, बदल्न पनि सजिलो थिएन। निकै रहरले यो गजल चाहिँ नपढे छड्दिन बुलबुलमा भने यस्तरी पो वाचन गर्नुभयो यसलाई है। कविताजी हाम्रो कार्यक्रममा आउनुभयो, हामी तपाईँलाई हार्दिक धन्यवाद दिन्छौँ। तपाईँलाई सम्पर्क गर्न कसैले खोज्यो भने फेसबुक त पक्कै अघि कुरा भइसक्यो, कविता जोशी नामबाटै छ होला। तपाईँलाई सम्पर्क गर्नु पऱ्यो भने तपाईँको अरू केही ठेगाना? मेरो इमेल आइडीमा मलाई मेल छोड्न सक्नुहुन्छ, कविता जोशी 182@gmail.com। त्यसमा तपाईँलाई सम्पर्क गर्न सक्छ, कविता जोशी 182@gmail.com, यसमा चाहिँ मलाई सम्पर्क गर्न सकिन्छ। हस्, हाम्रो कार्यक्रममा आउनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँको गजलको अरू पाइलाहरू अझ चम्किला बन्दै जाउन् भन्ने साधुवाद। धन्यवाद, मलाई पनि आफ्ना गजलहरू अलिकति समय दिएर बुलबुलसम्म पढ्न दिएर श्रोतामा चाहिँ मलाई परिचित गराउन सहयोग गर्नुभयो, त्यसका लागि उज्यालो 90 नेटवर्कको सम्पूर्ण परिवार र बुलबुल युनिटलाई चाहिँ धेरै धेरै धन्यवाद। अब हामी बिदा हुँदैछौँ। कविता जोशीकै एउटा अर्को गजल छ, योभन्दा अगाडि चाहिँ उहाँले दुईजना बिच प्रेम प्रसङ्ग भएको र आफूले बिहा गर्नुपर्दाको बाध्यता व्याख्या गर्नुभएको थियो सायद, यहाँ चाहिँ बिहा गरिसक्नु भएको छ र त्यसपछि एउटा बुहारी जीवन कस्तो हुन्छ भन्ने प्रसङ्ग उठाउनु भएको छ। यो गजल वाचन गर्दै उत्पादन सहयोगी सशिन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल बिदा माग्दै शुभरात्री भन्छौँ। ससुरा खेत सासु मेला पठाइछु, ससुरा खेत सासु मेला पठाइछु, हे भगवान यो खाना कस्तो बनाइछु, दाल हेर्यो चित्तै बुझ्दैन, दाल हेर्यो चित्तै बुझ्दैन, भात काँचो तरकारी डढाइछु, हे भगवान यो खाना कस्तो बनाइछु, श्रीमान भट्टीबाट फर्कने बेला भो, श्रीमान भट्टीबाट फर्कने बेला भो, फेरि के हुने हो साह्रै डराइछु, हे भगवान यो खाना कस्तो बनाइछु, पराई घर सोचे जस्तो नहुँदो रहेछ, पराई घर सोचे जस्तो नहुँदो रहेछ, यही सम्झेर चित्त बुझाइछु, ससुरा खेत सासु मेला पठाइछु, हे भगवान यो खाना कस्तो बनाइछु। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।